صلى الله على النبي جميعا، صلى الله على النبي جميعا، صلى الله على النبي جميعا. अहमद चाहिए हुब्बे मदीना चाहिए जो उन्हें देखा करे वो चश्मे बिना चाहिए इश्क़ अहमद चाहिए जिंदगी और जिंदगी और मौत दोनों उनके गम में हो बसर ऐसा मरना चाहिए और ऐसा जीना चाहिए ऐसा मरना चाहिए और ऐसा जीना चाहिए इश्क़ अहमद चाहिए मुश्को अंबर क्या करूं ए दोस्त खुशबू के लिए मुश्को अंबर क्या खुशबू के लिए मुझको रुखसारे मुहम्मद का पसीना चाहिए मुझको रुखसारे मुहम्मद का पसीना चाहिए इश्क़ अहमद चाहिए तेरी चाहत में चाहत में ये जाहिद फर्क है तेरी चाहत में मेरी चाहत में ये जाहिद फर्क है तुझको जन्नत चाहिए मुझको मदीना चाहिए مجھ کو جنت چاہیے، مجھ کو مدینہ چاہیے، عشق احمد چاہیے، ہے تیری درگاہ یا رب، تمنا ریا ہے تیری درگاہ میں، یا رب تمنا ریا، دفن ہونے کے لیے خاک مدینہ چاہیے، دفن ہونے کے لیے خاک مدینہ چاہیے، عشق احمد چاہیے، حب مدینہ چاہیے، جو انہیں دیکھا کرے وہ چشم بینا چاہیے۔